नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। जनकपुर बम विस्फोटको मुख्य योजनाको अभियोग लागेका सभासद सञ्जय शाह पक्राउ आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया शुरू। नयाँ नीतिसहित केन्द्रीय कार्यसमिति चयन गरेर ए माओवादीको सम्मेलन आज सकिने। अफगानिस्तानको एक गाउँमा गएको पहिरोमा पुरिएकाहरूको खोजी कार्य जारी। मर्नेको संख्या 2000 भन्दा बढ़ी हुने अनुमान। र एसएससी प्रिमियर लीगमा ओमान विरूद्ध नेपाल ब्याटिङ गर्दै नेपालको खराब प्रदर्शन। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। जनकपुर बम विस्फोटको मुख्य योजनाकारको अभियोग लागेका सभासद सञ्जय शाह पक्राउ परेका छन्। सभासद शाहलाई गैराति पक्राउ गरेको जनकपुर प्रहरीको विशेष स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार शाह नेपाली भूमिबाटै पक्राउ परेका हुन्। पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज बिहान 11 बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। सद्भावना पार्टीका उपाध्यक्ष शाह समानुपातिक तर्फबाट संविधान सभामा सदस्य रहेका थिए। विस्फोटमा संलग्न भएको अभियोगमा थुनामा रहेका मुकेश चौधरीले आफ्नो बयानमा शाहको संलग्नता सार्वजनिक गरेपछि उनी फरार रहेका थिए। मिथिला राज्यको माग गर्दै 2069 वैशाख 18 गते जनकपुरको रामानन्द चोकमा भएको कार्यक्रममा बम विस्फोट हुँदा 5 जनाको ज्यान गएको थियो। विस्फोटमा 2 दर्जन भन्दा धेरै घाइते भएका थिए। नेपाल पत्रकार महासंघको 24 महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया शुरू भएको छ। अहिले निर्वाचन प्रक्रिया अनुसार उम्मेद्वारी दर्ता चलिरहेको छ। महासंघका नेतृत्वका लागि डाक्टर महेन्द्र विष्ट र पोषण केसीको 2 छुट्टाछुट्टै समूह चुनावी मैदानमा उत्रिएका छन्। चुनावी प्रतिस्पर्धामा चौतारी क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ बीच तालमेल भएको छ भने प्रेस युनियन एकले चुनावमा उत्रिएको छ। केसी दुवैजना महासंघका पूर्व महासचिव हुनुहुन्छ। बिहान 10:30 बजेसम्म उम्मेद्वारीको कार्यक्रम तोकिएको छ। दिउँसो 1 बजेपछि मतदान प्रक्रिया शुरू हुनेछ। हिजोको बन्द सत्रमा महासंघको समावेशी ढाँचाको विधान संशोधन गरेको छ। बन्द सत्रले 40 सदस्यीय कार्यसमिति रहने विधान पारित गरेको हो। त्यस्तै आज उम्मेद्वारी पर्नेछ। संशोधित विधान अनुसार खुल्ला र समावेशी उपाध्यक्ष एक तथा महिला एसोसिएट समावेशी र खुल्ला सचिव एक रहनेछन् भने खुल्ला सदस्यतर्फ 5, मधेसी 2, अपाङ्गता र अल्पसंख्यक 1, दलित र जनजाति 2, महिला 3 र लेखा समिति संयोजक सहित 3 सदस्य रहनेछन्। महासंघको 24 महाधिवेशनमा देशभरका 1651 सभासद सहभागी छन्। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा नयाँ नीतिसहित केन्द्रीय कार्यसमिति चयन गरेर आज सकिँदैछ। विराटनगरमा जारी सम्मेलनमा आज समगत छलफलबाट आएको निष्कर्ष पेश गर्ने र त्यसपछि केन्द्रीय कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको छ। हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनैतिक दस्तावेज र नेता बाबुराम भट्टराईको फरक प्रस्तावमाथि समगत छलफल भएको थियो। प्रवक्ता दिननाथ शर्माले आज समूहका नेताहरूले समयमा भएको छलफलको निष्कर्ष पेश गर्ने जानकारी दिनुभयो। पहिलो सत्रमा निष्कर्ष पेश गर्ने काम सकिएपछि दोस्रो सत्रमा केन्द्रीय समिति चयन हुनेछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा वर्तमान सरकार 1 वर्षभित्र संविधान जारी गर्न असफल हुने, पार्टीमा तलदेखि माथिसम्म गुट उपगुट जन्मिएको, नेपालमा पश्चिमा राष्ट्रहरूको गतिविधि र हस्तक्षेप बढ़ेका लगायतका विषयहरूलाई उठाइएको छ। नेतृत्व चयनका विषयमा भने सहमति नभए चुनावी प्रक्रियाबाट टुङ्गो लगाइनेछ। सिराहाको चन्द्र अयोध्यापुर 1 आज बिहान 1 महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको छ। स्थानीय रामपियारी सदायको शव बिहान पूर्वपश्चिम राजमार्गको जो वाहनमा भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। सदाईको टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव भेटिएको हो। उहाँलाई कसले किन मारेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा गाड़ी चालकहरूको आक्रमणबाट मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। यस क्षेत्रमा लामो दूरीमा चल्ने ट्रकहरूले खाना खाने भएकाले उनीहरूबाटै घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। समान आन्तरिक प्रक्रियाद्वारा स्थायी गर्नुपर्ने माग गर्दै अस्थायी शिक्षकहरूले आज र भोलि कक्षा कोठा बहिष्कारको घोषणा गरेका छन्। रत्न पार्कमा भेला भएर सिंहदरबार अगाडि धरना दिने उनीहरूको तयारी छ। देशभरका 30,000 अस्थायी शिक्षक आन्दोलनमा रहेका अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो। शिक्षा मन्त्रालयले 2069 पुस 20 गतेसम्ममा अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रनु परेको समितिको भनाइ छ। संघर्ष समितिले अस्थायी शिक्षकहरूलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने कुनै पनि बहानामा कार्यरत शिक्षकहरूलाई पेसाबाट विस्थापित गर्न नहुने शिक्षक बीचको विभेद अन्त्य गर्नुपर्ने लगायत माग रहेको छ। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ, नेपाल पत्रकार महासंघको अबको नेतृत्व कस्तो आउनु पर्ला? ए वामपन्थी समूहको प्यानल, बी प्रजातान्त्रिक समूहको प्यानल, र सी जस्तो आए पनि केही हुने होइन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिचे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बेलुकी पख बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, अफगानिस्तानको बदक्सान प्रान्तको अब बारिक गाउँमा गएको पहिरोमा परि पुरेकाहरूको बिहानदेखि उद्धार शुरू भएको छ। सिङ्गो पहाड खस्ता मानव बस्ती नै पुरिएपछि हराइरहेकाहरूको खोजी चलिरहेको हो। मर्नेको संख्या 2,000 भन्दा बढ़ी हुने अनुमान गरिएको छ, तर मारिनेको संख्या त्यति धेरै नरहने भन्दै बदक्सान प्रान्तका गवर्नरले संख्या 500 मात्र हुने जनाएका छन्। बदस्तानका गवर्नर शाह बाली उल्लाह अबिबले भने 2,500 बढ़ी व्यक्ति हराइरहेको भनिए पनि त्यति धेरैको हताहती नभएको दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पहिरोले बदस्तान प्रान्तको गाउँलाई पुरिदिएको छ। स्थानीय व्यक्तिहरूले पहिरोले पुरेका व्यक्ति खोज्न साबे लगायतका परम्परागत साधनहरूको प्रयोग गरेको बताइएको छ। संयुक्त राष्ट्रसंघले 350 व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। प्रान्तीय अधिकारीहरूले घटना भएको 20 घण्टा पछि पनि 2,000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। शुक्रबार प्रार्थनाको समयमा गाउँलेहरू 2 मस्जिदमा भेला भएको र उनीहरूलाई पहिरोले पुरेको बताइएको छ। खेल समाचार, एसीसी प्रिमियर लीग क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा अहिले ओमानको सामना गरिरहेको छ। टस हारेर ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ। नेपालले ताजा अवस्थामा 34.3 ओभर खेल्दै 7 विकेटको नोक्सानीमा मात्र 115 रन जोडेको छ। नेपालका लागि शक्ति गौसन 9, शरद भेसवाकर 16 रन बनाएर क्रिजमा रहेका छन्। प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेल आज पनि 0 रनमै पेभिलियन फर्किएका छन्। नेपालका नरेश बुढाएर 23, ज्ञानेन्द्र मल्ल 26, पारस खड्का 6, मेहबुब आलम 5, विनोद भण्डारी 10, वसन्त रेग्मी 6 रन बनाएर पेभिलियन फर्किएका हुन्। मलेसियामा हुने उक्त प्रतियोगितामा 2 खेल खेलेको नेपाल लगातार 2 जित हासिल गर्दै 4 अङ्कका साथ रनरेटका आधारमा दोस्रोमा छ। यस्तै समान खेल खेलेको अफगानिस्तान 4 अङ्कका साथ लिगको पहिलो स्थान तथा समान खेल खेलेको ओमान पनि 4 अङ्कका साथ लिगको तेस्रो स्थानमा रहेका छन्। जारी अर्को खेलमा हङकङ र युएई बीच पनि प्रतिस्पर्धा चलिरहेको छ। युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा तानिएको हङकङले यो समाचार तयार पार्दासम्म 34.4 ओभर खेल्दै 5 विकेटको नोक्सानीमा 108 रन जोडेको छ। त्यस्तै अफगानिस्तान र मलेसिया बीचको खेल पनि जारी छ। टस हारेर ब्याटिङमा तानिएको अफगानिस्तानले पनि 36 ओभर खेल्दै 6 विकेटको नोक्सानीमा 153 रन जोडेको छ। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद भेट्दैछन्। 5 स्थानमा रहेको बेंगलोर र 6 स्थानमा रहेको हैदराबाद बीचको खेल बेलुका 8 बजेपछि चिन्नास्वामी स्टेडियम बेंगलोरमा हुनेछ। समान 5 खेल खेलेका यी दुई टोलीले समान 2 जित र 3 हार बिहोरेका छन्। समान 4 अङ्क रहेको बेंगलोर रनरेटका आधारमा हैदराबाद भन्दा अघि रहेको छ। आजको खेल जित्ने टोली अङ्क तालिकाको 4 स्थानमा उक्लनेछ। जनकपुर बम विस्फोटको मुख्य योजनाकारको अभियोग लागेका सभासद सञ्जय शाह पक्राउ आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया शुरू, दिउँसो मतदान हुने, नयाँ नीति सहित केन्द्रीय कार्यसमिति चयन गरेर ए माओवादीको सम्मेलन आज सकिने, अफगानिस्तानको एक गाउँमा गएको पहिरोमा पुरेकाहरूको खोजी कार्य जारी, मर्नेको संख्या 2000 भन्दा बढ़ी हुने अनुमान र एसएससी प्रिमियर लीगमा ओमान विरूद्ध नेपाल ब्याटिङ गर्दै नेपालको खराब प्रदर्शन। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प